तिम्रो निम्ति फुलेको थिएँ, तिम्रो निम्ति फुलेको थिएँ, तिम्रै निम्ति जल्दैछु म भन्थ्यो झन्खार सँगै तर्ने, आज एक्लै तर्दैछु म भन्थ्यो झन्खार सँगै तर्ने, आज एक्लै तर्दैछु म तिम्रो निम्ति फुलेको थिएँ। तिम्रो निम्ति